साउनको भार बुझी राज्य गर्ने राजा शक्तिशाली बत्ती बाली रानी आउन आज सुनको हलो ज्योति यज्ञ गर्ने जनगुदानी धरतीमाथि जन्म गाइन् सीता महारानी बाजो धरती र साउछिन् देश सिँगारेर हिमालयमा सुन्छ दिका ज्योति सिँगारेर पहाडले लगाउँछ इन्द्रियका माला हाम्रो खेत हाम्रो बारी सुनै सुन्दा बाला फल फुल झुलाउँछ साउनको बारी नेपाल आमा रत्न राज्य लक्ष्मी हाम्रो नारी हिउँ शैल शिखरमा नगरको नानी हाम्रो घरको भाँडामा आइसोर्गको खानी लक्ष्मीका घर भर्छन् राजा पधेरीमा बत्ती बाली बाटो देखाइहाल्छन् अँधेरीमा उनका बिस्कुन हाली के उरानी आगमनमा नयाँ शक्ति बाली बल्दै बत्ती होला माटो कुल्दै अन्न मेरो पोती सन्तान माथि भन्ने साउनको हरियाली झम झम पानी फुल माथि मुस्तो राउँछन् धरती बिरानी झम झम पानी